मन्दिरमा छ कि मूर्तिमा माया मन्दिरमा छ कि मूर्तिमा माया पत्थरमा छ कि धुलोमा माया कोही त देखाऊ कोही त बताऊ खै कहाँ छ माया खै कहाँ छ माया मन्दिरमा छ कि मूर्तिमा माया बताओ